नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम अर्पणको चौतारीमा चौतारीको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा कार्यक्रम अर्पणको चौतारीमा आज पनि जुटिसकेका छौँ। हजुरबा नाति म नाति तपाईँको दिलको साथी राजन दिलगुरुङ सँगै हुनुहुन्छ मेरा हजुरबा अनि हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल। हरेक आइतबार दिउँसो 1 बजेको अर्पण खबरपछि लगभग 2 बजेसम्म आउने गर्दछ कार्यक्रम अर्पणको चौतारी। अर्पणको चौतारीमा हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा उखान टुक्काको खेल खेल्ने गर्दछौँ। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम अर्पणको चौतारी। आज हजुरबा चाहिँ अलिकति थोरै भाउ खोजिराख्नु भएको छ। आँखाको त्यो अलिकता पावर थप्नु पर्यो चस्मामा भनेर भन्नुभएको थियो। मैले चस्मा पावर त थपे हेरेर कान्छु होइन, अलिकति आँखा देखेन, त्यो डिल चढ्न सक्यो त तान्नु पर्यो भने तडै बस्यो भने त तान्नु पर्यो। लाउनु आउनुहोस् हजुरबा माथि। हजुर मेरो पनि नमस्कार तपाईँ सबैजनालाई, मेरो नाति नातिना सबैजनालाई भेट्न आयौँ। कार्यक्रम अर्पणको चौतारीमा आइसकेका छौँ क्या कि कसो नाति? ल यो चौतारीसम्म आउनुहोस्, रमाइलो कुराकानी हुन्छ। मनकामना फेन्स स्टोरको तर्फबाट पनि पुरस्कार जित्न सक्नुहुन्छ। को कसले जित्छ कान्छ फेरि? तपाईँ यहाँसम्म आइसकेपछि हजुरबाले तपाईँलाई उखान टुक्काको आदि अंश सोध्नुहुन्छ। आदि अंश हजुरबाले आफैले भनिदिनुहुन्छ। आदि अंशको पुरा गर्न सक्नुभयो, सही जवाब दिन सक्नुभयो भने तपाईँहरूमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर्स रत्नगर 2 हाई स्कुल रोड चितवनले। त्यहाँ के पाइन्छ हजुरबा? त्यहाँ सबै कुरो पाइन्छ। हेर खसी बाख्रा ए होइन क्या है, मतलब खसी बाख्राको व्यापार गर्न थालेको भने चाहिँ यसो सोचेँ, यसो बाहिर आएको अघि होइन, अब खसी बाख्रा चाहिँ बेच्नको लागि यसो लिएर आएर हेरेर कान्छु। अनि मैले कति वर्ष भनेर सोधेको टक्क फेरि तिमीले पनि त्यसै प्रश्न गरे के पाइन्छ भनेको फेरि दिमागमा तयार आएर चाहिँ त्यस्तो चाहिँ होइन। फेरि ठिक पनि हो कि हजुरबा, आजभोलि व्यवसाय गर्नु पनि एकदम राम्रो हो। व्यवसायमा पनि आजभोलि मासुजन्य उत्पादनहरू पनि निकै बढिराखेको छ, खपत पनि त्यही अनुसार भइराखेको छ, अपुग भइरहेछ भन्ने मैले हिजो मात्रै समाचार पढेको थिएँ कि हजुरबा। ए भनेपछि मासु व्यापार गर्दा धेरै फाइदा हुन्थ्यो क्या खान्छु? फाइदा त भइराखेकै छ र अझै गर्नुपर्ने आवश्यकता पनि देखिएको छ। नलप्रासी चितवन जस्ता यो भनौँ न एक किसिमले भन्यो भने सानो क्षेत्रमा पनि यति बढी खपत भइराखेको छ भन्ने कुरो चाहिँ मैले। फेरि यो मासु धेरै खायो भने स्वास्थ्यलाई पनि बेफाइदा गर्छ अरे भने सुने त्यो बेफाइदा गर्छ है। यो फेरि धेरै खानु भयो भने सर धेरै नखानुहोस् है। फेरि अब धेरै खायो भने फेरि के भन्छ के हुन्थ्यो हुन्थ्यो फेरि है, हरेक कुरा हुन्छ। ल कार्यक्रम अर्पणको चौतारी हामी रहिराखेका छौँ। मनकामना फेन्स स्टोरको बारेमा थोरै म चर्चा गरिदिन्छु। मेरो नातिले पनि ल हजुर बुवा यो मनकामना फेन्स स्टोरमा के पाइन्छ भन्नु पर्यो भनेर अघि भनिसकेका छन् क्या, म भन्छु क्या है त। र मनकामना फेन्स स्टोर चाहिँ रत्नगर 2 हाई स्कुल रोडमा रहेको छ र त्यहाँ चाहिँ बोर्डिङ स्कुलका जुत्ता चप्पल साथै विभिन्न ब्रान्डेडमाका स्वदेशमा विदेशमा बनेका रेडिमेड कपडाहरू फेसन अनुसारका र अर्डर बमोजिम जुत्ता चप्पल पाइने एकमात्र ठाउँ हो मनकामना फेन्स स्टोर। त्यसपछि स्काई सुज भन्ने पनि पाइन्छ त्यहाँ, बिएफ डिएर हिल सुज। ल यो बिएफ डिएर भने चाहिँ यो बी भनेको बिएफ भनेको चाहिँ बोयफ्रेन्ड भनेको होइन कि हजुरबा, त्यसको ब्रान्डको नाम ए बोयफ्रेन्डले लाउने जुत्ता भन्नु खोज्यायो के भनेर फेरि यो इङ्ग्लिस नाम के। अब यो सबैले अब आजभोलि चाहिँ हर नाता अनि नातिनी नातिहरू चाहिँ बिएफ बिएफ भन्दो रहेछ, मैले दङ परेको थियो यो बिएफ भने के हो भने यसो सोधेको हेरेँ एउटा नातिलाई, हेर्नुहोस् यो बिएफ भनेको त बोयफ्रेन्ड भने अब हजुर धेरै ल अब नाम पनि कस्तो चेन्ज भयो हेरेर कान्छ। हाम्रो पालन त्यस्तो थिएन होइन। अनि त्यसपछि शिखर सुज, मकालो फुटवेयर र विभिन्न थाइल्यान्ड कोरियन जुत्ता चप्पलहरू पाइन्छ मनकामना फेन्स स्टोरमै। फेरि कहाँ भने फेरि दङ्ग परेर होला नि फेरि मेरो नाति। कहाँ छ अरे हजुरबा त्यो? यो चाहिँ रत्ननगर 2 हाई स्कुल रोडमा। अनि फोन नम्बर पनि तिमी है त, कति हो फोन नम्बर भनौँ साँच्चै? भन्नु नि भन्नु साँच्चै भन्नु फेरि भर्खान थाल्नु ल त नि भन्छु सुन राम्रोसँग सुन फेरि काट्नु कान ठाडो भएर है त 0556562357 यो चाहिँ फोन नम्बर हो त्यसो ल्यान्डलाइन भन्छु नि क्या यो ल्यान्डलाइन भनेको यो ल्यान्ड भनेको जमिन होला इङ्ग्लिसमा होइन मैले जुन थोरै इङ्ग्लिस पढेको थियो कि हेरेर कान्छु पल्टन लगाउनु भएको थियो होइन अनि मोबाइल नम्बर रहेको छ 98 44 89 9 8 4 5 0 यसरी हो इङ्ग्लिस बोल्न आउँछ नि त्यही मलाई थोप्दै नि आउँछ धेरै अझ आउँछ नि हजुरबालाई मेरो सङ्गत पनि लागेको छ आज भोलि अनि अनि अनि यो प्रोप्राइटर भन्छन् क्या अरे है प्रोप्राइटर चाहिँ हाम्रो रमेश लोहनी नाति हुनुहुन्छ अब यो नाति अब पढ्दै पनि छ नि अब हजुरबाले कहिलेकाहीँ इङ्ग्लिस पनि सिकाउँछन् कि मेरो नातिले होइन नाति अब यो खाना खायो भन्नेलाई के भन्छ अरे कान्छु इङ्ग्लिसमा आई गो टु आउटसाइड आई गो टु के भने फेरि आई गो टु आउटसाइड आई गो टु आउटसाइड त्यो भने यो आई गो टु आउटसाइड भने के खाना खाने भनेको होइन फेरि उल्टो भयो त्यसको लागि मलाई त कस्तो त कस्तो आई गो टु के अरे आई गो टु आउटसाइड बेलुका अब हजुरआमालाई त्यही भन्नुपर्छ भात खाने बेलामा है आई गो टु हजुरआमाले चट्ट थालभरि रसिलो रसिलो दाल तरकारीको भात लिएर आइदिनुहुन्छ होइन होइन यो आई गो टु आउटसाइड भन्यो आई गो टु आउटसाइड भन्यो यो म बाहिर जान्छु भने होइन कहाँ हुन्छ कहाँ भात खायो भने होइन जस्तो लाग्यो हजुर यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम अर्पणको चौतारी यहाँ रमाइलो कुराकानी हुने गर्दछ उखान टुक्काको खेल हाम्रै गाउँघरको प्रचलनमा रहेका उखान टुक्का रमाइला रमाइला उखान टुक्का तपाईँको माझमा लिएर आएका छौँ आदि अंश हजुरबाले सोध्नुहुन्छ भने भन्नुहुन्छ भने आदि अंश पुरा गर्नुपर्ने हुन्छ तपाईँले 0556563332 र 0556563333 तपाईँको लागि खुल्ला गरेका छौँ प्रविधिबाट राज फोन उठाउने तयारीमा जुटिराख्नु भएको छ भने कहिलेकाहीँ प्रब्लम पनि हुन्छ प्रब्लम भनेको समस्या आइराखेको पनि हुन्छ समस्यासँग जुझ्ने बानी पनि राजलाई परिसकेको छ धेरै समस्या आइपर्छन् होइन त्यो त हो होइन कान्छु आज भोलि फेरि हेर्नु न मलाई बुढेसकाललाई पनि गीत गाउँदा चाहिँ एकदम मन लाग्छ कुन गीत गाउनुहुन्छ अस्ति पनि बडो राम्रो राम्रो गीत गाउनु भएको हजुरबाले रसिलो पारेर गीत गाउनु भएको कम हो त कम हो यो अन्तर्राष्ट्रिय गायक भन्छ यो माग्ने बुढोले चाहिँ होइन म खास त अन्तर्राष्ट्रिय गायक हो तर मूल्याङ्कन छैन भने जस्तो मेरो पनि मूल्याङ्कन नहोला भनेर भन्यो नि मेरो नातिले धेरै मूल्याङ्कन गरेछ नातिलाई धन्यवाद है हाम्रो हजुरबा चाहिँ बस्तीभित्रको हस्ती बस्तीभित्रको हस्ती भन्या फेरि त्यही हो कि त्यही हो ल उसो एउटा गीत सुनौ लगाउनु त साँच्चै साँच्चै सुनौ हो भने के कुन गीत सुनौ ल भनेर तपाईँले जुन गाए पनि म त सुन्दिनँ हिन्दी गाउँ कि नेपाली गाउँ कि नचन नचन क्रुनर न बुढा मान्छे भएर आफ्नै पाराको गीत गाउनु पर्यो नि होइन आजभोलि त फेरि यो नातन नातिनीलाई त अब ढडाक ढुडुक गरेको मनपर्छ अरे रिमिक सिमिक भन्थ्यो क्या हाम्रो पालाको मन नपर्ला नि सोधे धेरै ध्यान त फेरि तपाईँकै पालाको गीतलाई नयाँ तरिकाले परिमार्जित गरेको गानालाई चाहिँ रिमिक्स भन्छ हजुर ए हो र ल उसो भयो एउटा गीत सुनौ मैले कुन चाहिँ यो के भन्छ यो खैरेनी भन्ने सुनेछ अँ खैरेनीमा गीत भन्ने गीत सुनेछ त्यो हेर्नुहोस् त हो साँच्चै सुनाइदिउँ लौ त लौ खैरेनीमा गीत अन्तै दिला बस्यो कि माया हुनै छाड्यो भे Thank you. लभर्छु कि निर्माया हुनै छाड्यो भेट। कस्तो गएको थियो हेर कान्त, हेर मजा आउँछ होइन, त्यो चौतारीमा बसेर चाहिँ भगवान् भण्डारी बिमा कुमारी दुराको आवाजमा आयो हजुर एकदम, मेरो आवाज चाहिँ नि सुने होइन तपाईँको आवाज सुरुमा सुनेर पछि उहाँहरूको सुनेको हो त्यही त्यही अब यो पिपलको पात टक्क टिपेर पिपलको पात टक्क बजाउने च्यापेर सर बजाउने हेर कान्छ यो चौतारीमा बसेर बजाउँ त हेर कम हो मैले बजाउनु मात्रै नाच नबजा भनेर भन्यो नि फेरि बजाउनु आउँछ हेर्नु होला एकदमै आउँछ नि आउँछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको दुईवटा गोरेटोबाट हाम्रो नाति नातिना पनि आउँछ क्या हो सबैजना आउन पाउनुहुन्छ है। यदि तपाईँलाई उखान टुकाको खेलसँगै रमाइलो कुराकानी गर्ने इच्छा चाहना छ भने आफ्नो मोबाइल या टेलिफोन उठाउनुहोस् र थिच्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस भन्दा भन्दै कोही साथी आइसक्नु भएको छ। तपाईँले मनकामना फेन्सी स्टोर्सबाट आकर्षक पुरस्कार पनि जित्न सक्नुहुन्छ उखान टुक्काको खेलमा सहभागी भएर सही जवाफ दिनुहुने तपाईँमध्ये एकजनाले र एकजनाले पुरस्कार जित्न सक्नुहुन्छ। राजनाति ढोकामै बस्नुभएको छ क्यारे खै भित्रै पठाउनु भने अब के अरे के कुराकानी गरिरहनु भएको छ आलो पालो गरेर पठाउनु हेर्नुहोस् हजुरबा नाति नातिन ढोकामा ढकढक गर्नुहुन्छ फेरि फुत्त बाहिर निस्केर जानुहुन्छ भनेर हाँसिरहनु भएको छ हेर्नु कस्तरी हाँसे मेरो नाति हेर के भन्थ्यो दन्ते लहर भन्थ्यो क्या है दन्ते लहर खोलेर सर्लक्क हाँदेखि हेर्दा त्यो मिलेको दाँत कति बत्तिस दन्त बत्तिस दन्त त्यही त त्यही त त्यो माथि कालो चस्मा हेर कपाल खैदो खैदो हालेर चाहिँ है हिमाल जस्तो टल्केको त्यही त नि हेर न हाइट पनि हाइट हेर्यो त्यस्तै नाक हेर नाक त्यस्तै मेरो कान्छेको आमामा त्यही भएर आज उसले किन झिल्के देखायो भने त अब खालि एकदम टेन्सन मानिरहन्थ्यो बिहे भएन भनेर चाहिँ टेन्सन मान्थ्यो। मैले नि सान्त्वना दिने गर्थेँ त्यो आश्वासन दिने गर्थेँ राजेश हमालको त बिहे भएको छैन भन्दा भन्दै राजेश हमालले पनि बिहे गरिहाल्यो झन् टेन्सन परियो अरे टेन्सन नलिएको कारण चाहिँ यही यही यो वर्ष चाहिँ यो महिना चाहिँ म तिम्रो हारेर आउँछु होइन यो लगन गाँथो गर्नुपर्छ है त राज्य हुन्छ हुन्छ भन्दै बसिराख्यो भने केटो त दारी जुङ्गा कपाल सपाल फालेर चिरिच्याट पाउडर अब पाउडर सौडर फेरि जे पायो त्यही नदल हेर नाति होइन यो पाउडर सौडर दलेर धेरै नराम्रो कुरो भइसक्यो हेर अब एलर्जी भन्थ्यो क्या इङ्ग्लिसमा है एलर्जी भएको क्या त्यो हो हो हो एलर्जी भयो भने फेरि गाह्रो हुन्थ्यो छाला साला खुल्यो भने मेरो नातिले कसले हेर्छ नि फेरि राम्रो जोगाएर लाउनु पऱ्यो राम्रो खालको लाउनु पऱ्यो कालो भयो भनेर एकदम टेन्सन लिन्छ कालै भए पनि दिलवाले भन्ने भन्नेहरू चाहिँ मैले भेटिरहेको छु क्या राजलाई टेन्सन लिनु पर्दैन राज अब राजसम्मको त बे भयो अब राज त झन् अब त्यो त हो हेर कान्छु एउटा कुरा सुनौ तिमीलाई म अब यो बिहानै होइन म चाहिँ यसो हेर्न गएको एउटा नाति कि तिमी भन्दा भाइ कि भाइ तल्लो भाइ कि भाइ चाहिँ यसो पढिरहेको छ कुनामा बसेर अनि ओइ कान्छु त के गर्दै अनि यसो भने होइन हजुर बुवा म त पढ्दैछु हेर पढ्दैछु रे अनि त्यो के पढिस कान्छु ल सुना त भने त तपाईँको हुनेवाला नातिनीको यो एसएमएस पढ्दैछ यस्तो हेर आजभोलि कस्तो भयो है मेरो नाति त यस्तो राम्रोसँग पढ्दै होला भने त हुनेवाला हाम्रो नातिनीको एसएमएस पो पढ्यो अरे ल कस्तो कुरो गऱ्यो अनि आजभोलि पढाइ नै त्यस्तो कोही साथी हुनुहुन्छ बाहिर भित्रै बोलाउँदा हजुर बा राजले भित्र पठाउनु भएको छ ल हजुर नमस्कार गरेँ है ल त नि नमस्कार गरेको टुट टुट ल के भयो यो ढोकाको मात्रै यो ढोकाको के भन्थ्यो त्यो चुकुल मात्रै कराउँछ खालि है यो चुकुलमा के नुन तेल ए नुन तेल होइन कि मोबिल सोबिल चाहिँ त्यो हाल्नु पऱ्यो राजनाति है राम्रोसँग त्यो ढोकाको कब्जाहरू पनि चेक गर्नु पऱ्यो राम्रोसँग चेक गऱ्यो भने गरेन भने फेरि बर्बाद होला हुरी बरास चल्ने समय हो फेरि त्यही भएर चाहिँ चौतारामा पनि चुकुल सुकुल लगाउनु पऱ्यो हो नत्र त खासै त्यसको आवश्यकता त थिएन अब फेरि अर्को गीत गाउने हजुर बा तपाईँले गाइदिउँ ल गाउनु गाउनु साँच्चै गाउने एउटा गाउनु कुन गीत गाउँ भनेर अब फेरि अब जुन गाए पनि हुन्छ एउटा गाउनुहोस् त ल हेर अब यो पहिला पहिलो जमानामा हेर हाम्रो पालो यति मिठो मिठो गीत हुन्थ्यो हेर त्यो घुम्टीमा जाँदा पनि गीत हुने चौतारोमा जाँदा पनि गीत हुने मेला पार्कमा जाँदा पनि गीत हुने हेर अनि यसो हजुर आमालाई भेट्न जाने बेलामा पनि गीत बोल्ने कुन कुन ल अनि त्यो एक दिन चाहिँ के भयो भन्दाखेरि कान्छ हेर न अनि हजुरबालाई भेट्न हजुर आमालाई भेट्न भनेर चाहिँ सरसर जाँदै थिएँ हेर होइन अनि यो नजिकै पुगे एउटा घुम्ती आयो घुम्ती थाहा घुम्ती भनेको घुम्ती भनेको मोड होइन मोडमा आयो टर्निङ पोइन्ट टर्निङ पोइन्टमा त्यहाँ आएर ज्याप जाम पऱ्यो हजुर आमालाई जाम पऱ्यो भने के जाम पऱ्यो भनेको यो के पौरोटी भनेर खाने जाम भन्यो नि फेरि बन्द भयो भने बन्द बाटो बन्द भयो रोकियो रोकियो रोकियो अनि त्यहाँ आएर यसो रोकेपछि हजुरबाउ हजुरआमा उतापट्टि छटपट्टि छटपट्टि हजुरबाले भेट्नु पाएन भनेर अनि त्यसपछि मैले के भनेर गीत गाएँ भन्दाखेरि घुम्तिने र लेट भयो सानो मायालाई बाटैमा भेट भयो घुम्तिनी र लेट भयो सानो मायालाई बाटैमा भेट भयो बुढो कति करा भन्दाखेरि हाम्रो नाति नातिनीहरू चाहिँ होइन दङ परिरह होला हेर हजुरबाले आजभोलि एकदमै गाउने सोख परेको छ कि गाउँदा गाउँदै बहुता साथी आउनु भएको छ कुरा गर्नुहोस् त ल हजुर नमस्कार नमस्ते कहाँदेखिको बोल्नुभयो म भण्डाराबाट हो भण्डाराबाट को बोल्नुभयो निराजी हो निरा के छ नातिनी खबर आउँदो पनि एकदम ठिकठाक छ घुम्ती निरा लेट भयो भनेर गीत गाएर बस्यो हामी त्यही ल अनि खाजा खाइ खाएन नातिनीले खाएको छैन है हजुरबादेखि रिसाइरहनु भयो अब नातिनीले अब पकाएर राख्यो कि राखेन भने यसो शक्ति चलिरहेको छ नि एकछिन पछि आएर खानु पर्ला ल भण्डार त खबर सुनौ क्या रे के छन् सबै भनेपछि तिहार आइसक्यो जस्तो छ नातिनीलाई ल उसो भए कार्यक्रमतिरै प्रवेश गरौँ है त गर्मीको झिलिमिली भनेको अब तिहारको झिलिमिली र हजुरबाले तिहारमा मात्रै झिलिमिली हुन्थ्यो भने सम्झान्थ्यो फेरि मैले जताततै त्यो आगै बोले जस्तो भएर झिलिमिली भने है निराजी कार्यक्रममा आउनु भएको छ अब हजुरबाले तपाईँलाई एउटा उखान हालिदिइहाल्ने भन्ने कुरो गर्नु भएको छ कि ल उसो भए सोधौँ है त एउटा उखान पछाडिको भाग छ गोरुले सधैँ हरियो देख्छ यसैलाई अन्तिम उत्तर मान्ने हो र हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है तपाईँको जवाब बिग्रियो त। ल तपाईँले दिनुभएको जवाब बिग्रियो त। हेर नातिनी कसरी दियो जवाब। अब कम्प्युटरले बिग्रियो भनेपछि हामीले सही जवाब भनेर नि भन्न सक्दैनौँ है। नातिनी भागिसकेको छन् क्या, यसो हेरेको अब भागिसकेको छन् है। यो उखान टुक हामीले गत हप्ता पनि एकजना नातिनीलाई सोधेको थियौँ कि नातिलाई सोधेको थियौँ कान्छौँ नातिलाई सोधेको थियौँ, मिलाउनु भएको थिएन, अब त्यो उत्तर हामी आफै भन्छौँ क्या है। होइन यो हजुरलाई यो यो यो उखान टुक्का चाहिँ मलाई हामीले लगभग कार्यक्रम अर्पणको चौतारी सुरु सुरुमा पनि सोधेको प्रश्न हो कि। हो एकदम एकदम एकदमै यही उत्तर आएको थियो। यही उत्तर आएको थियो हजुर, आथेन होला होइन, यही उत्तर आएको थियो। हाम्रो फेरि कम्प्युटरमा जे छ त्यही मिल्छ नि त फेरि होइन। एउटा महिना घटाउनुपर्छ कि, अब भदौतिर पनि हुन त हरियो हरियो नै भेटिन्छ है। एकदमै एकदमै, अब विशेष गरी साउन्डको त्यो पानी सानीले गर्दा चाहिँ घाँसहरू त्यतिखेर पलाउनु हरियो हुन्छ। एकदमै एकदमै ल, सही जवाब चाहिँ साउन्डमा आँखा फुटेको गोरेले हरियो देखिन्छ। मिल्यो कम्प्युटरले सोध्नुपर्छ भनेर भन्नु है, यही छ जवाब होइन। त्यसैले हामी हामीसँग जे जवाब छ त्यसलाई मात्रै आधिकारिक मान्छौँ। कम्प्युटरले यसलाई सही भन् यसलाई गलत भन् भन्छ हामीलाई पनि। यस्तै त हो नि ल, कार्यक्रममा आउनु होला नाता नातिनी हो। 056 3332 33 रमाइलो कुराकानी यस्तो यस्तो दिनदेखि मरिलाने के छ र होइन। आज मरे भोलि दुई दिन होइन हजुर। त्यही त नि, त्यही त नि, हाम्रो नेताहरूले पनि भाषण गर्ने बेलामा भन्थ्यो नि मर्ने बेलामा हरियो काँक्रो दिन ल हेर्नुहोस् त कसरी भने है। हजुरवालाई पनि भने के त्यस्तो भन्नु होइन होइन, हजुरवाला त डाँडा बारी घाम भनिहाल्छ नि। त्यो त है ल, कार्यक्रम अर्पणको चौतारीमा हामी रहिराखेका थियौँ। आउन चाहनुहुन्छ भने आउनु 056 5 63 332 अथवा 056 5 63 333 मनोकामनाको तर्फबाट पनि पुरस्कार दिन्छन् क्या है। र अर्को गीत गाइदिउँ। गीत भन्दा पनि यतिखेर चाहिँ छोटो सन्देश मलाई गीत गाउने गीत सुन्ने त्योपछि विश्राम जाने होला नि, बाख्रा साख्रालाई घाँसतिर जाउँ है त। हुन्छ हामी त्यतै लगाउँ अहिले। प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड चाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आँख खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर 2 मेन रोड टाँडी। फोन नम्बर 056 5 60 3 41। म्याथ तथा साइन्सको परीक्षा नै नदिकन 5 विषयमा मात्र एसएलसी पास हुने सुवर्ण अवसर। गत वर्ष फेल भएका विद्यार्थी तथा अहिले पढिरहेका विद्यार्थीहरूको लागि होस्टेलको व्यवस्था सहित टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा 8 9 र 10 फेल भएकाहरूले एसएलसी दिन पाइने, लेडिजलाई लेडिज शिक्षकले नै पढाइने, कक्षा 11 नपढी सिधै कक्षा 12 परीक्षा दिन पाइने, 2065 सालदेखि 2069 सालसम्मको एसएलसीको प्रश्न हल गराई हरेक हप्ता जाँच लिइने, 100% पासको ग्यारेन्टी साथै इङ्ग्लिस कोरियन जापानिज लगायत सम्पूर्ण ल्याङ्ग्वेज कक्षाहरू, बेसिक कम्प्युटर कोर्स, डिप्लोमा, एकाउन्टिङ प्याकेज, हार्डवेयर, नेटवर्किङ र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको व्यवस्था छ। सम्पर्क एटिच्युड मल्टी लर्निङ एकाडेमी खैरिनीसार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि। फोन 056 5 83 303, मोबाइल 98 52 46 174। अरे ओ जुम्री छोरो, पासपोर्ट बनाउँछु भन्छ, फोटो खिच्न बजार गाछ भन्छु म। ओ छोरो त आयो भन्छु म। अहिले धर्मेन्द्र फोटो ल्याइस् त भन्छु म। फोटो लिन त पर्सि बोला छ बा भन्छु म। जीवराज भन्छु म। जहाँ पाए त्यही घर फोटो खिच्न हुन्थेन तैले। नारायणघाट शहीद चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ भन्छु म। खुरुक्क त्यही गयाल, बरु मोबाइल नम्बर पनि टिप, 98 4 50 45 349 हो भन्छु म। ल फोटो लिनुहोस्। बाउले भन्या ठिक रहेछ, एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म। साथै हामी कहाँ फोटोकपी मेसिन, फोटो प्रिन्टर, प्रिन्टर कार्टेज, फोटो पेपर, कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ। ए भाउजू, कता हिँड्नु भयो? हेर्नुहोस् न बाबु, छोरीको जापान जाने भिसा लाग्यो, पैसाको बन्दोबस्त गर्न हिँडेको नि। एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र? त्यो त हो नि बाबु, तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि। ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि। सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै, एक्जिक्युटिभ डिरेक्टर पूजा कुबर, मोबाइल 9845560698, फोन नम्बर 0656560098। साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ। शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार, जाडोक्सी खान छुटाउने, 10 केजीसम्म शरीरको मोटोपन घटाउने इजी स्लिम टी, 8 डाइट लिप्रो मेटा स्लिम, 4 इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप, 10 केजीसम्म मोटोपन बढाउने बिडिफी, कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर, चाउरी पना हटाउने ल्यान्कम क्रिम, अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर लुक, अनुहारको चाया पोतो डन्डी फोर हटाउने एन्जेलिप क्रिम, हाड जोड्ने नसा च्यापिएको बात समस्याको लागि सन्धि सुधार तेल, स्तन सम्बन्धी समस्याको लागि घटाउने बढाउने वा टाइट गर्ने ब्रेस्ट क्रिम, यौन सम्बन्धी समस्याको लागि आयुर्वेदिक उपचार। साथै हामी कहाँ टेलिब्रान्ड र स्काई ब्रान्डको सम्पूर्ण सामानहरू पाइन्छ। सम्पर्क नापतौल बजार एन्ड न्यू टेलिसप, रत्नगर एक बकुलहर, रेडियो अर्पण सँगै प्रोप्राइटर तारा खड्का, फोन नम्बर 0556625282, मोबाइल 9845145, साथै फ्री होम डेलिभरी को पनि व्यवस्था छ। खै के गर्ने यार, एसएससी पनि पास गर्नै सकिएन। कमन यार, एसएससी पास हुन कुनै ठुलो कुरै छैन। हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेशन सेन्टरमा जान, एसएससी पास हुने तेरो सपना पूरा भइहाल्छ नि। हाम्रा विशेषताहरू, कक्षा 7, 8, 9 र 10 पास तथा फेल भएकाहरूले पढ्न पाइने, कुनै 5 विषय मात्र पास गरे पुग्ने, साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने, नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको, पास गर्न सजिलो। सम्पर्क रोज एजुकेशन सेन्टर खैरनी 4 पर्सा चितवन, फोन नम्बर 0556385544, मोबाइल 9845049278 र 9855582060। यो हो रेडियो अर्पण 104.5 MHz, अर्पण सबैका लागि, सधैँका लागि। यो बाख्राहरूले पनि कति दुःख लागेको कान्छु है, यो घाँस पनि हाल्यो, अब गाईलाई पराल पनि हाल्यो, पानी चाहिँ दिएँ कि दिएन मैले, बेसी ए पानी देखियो गाई। 0556385332333 को बाटो भएर आउनुहोस्, यो बाटो रमाइलो कुराकानी हुन्छ हजुरबाटसँग रेडियो अर्पण 104.5 MHz ध्वनि तरङ्गमा तपाईँले हामीलाई सुनिराख्नु भएको छ। कार्यक्रम हो अर्पणको चौतारी, उखान टुक्काको खेल खेल्दैछौँ हामी तपाईँसँग। यति बेला खेल खेल्नको लागि फेरि कोही सहभागी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ। नमस्कार। नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? म अवतार लामा। अवतार लामा कहाँदेखि बोल्नु भयो? मकवानपुर सरखेत पलासीबाट। मकवानपुरबाट, हजुर। के गर्नुहुन्छ नातिले? बसी बसाइ हो, खाजा खायो कि नै? खाइसक्नु भयो है? अब हजुरबालाई माया मात्र एक्लै खाइदिने हो भनेको त्यसरी कुर्ने कुरो पनि भएन नि। ल अब सरासर उखान टुक्का हालिहाल्नुहोस् न उहाँको लागि पनि। उखान टुक्कातिर जाउँ है कान्छु। ल ल, पछाडिको भाग छ सिद्रको व्यापार, अगाडिको के होला? फर्सीको मुन्टा हजुर। फर्सीको मुन्टा हजुर, के गर्ने? यसैलाई अन्तिम उत्तर मान्ने? कम्प्युटरलाई सोधौँ है त। सोधौँ है त। तपाईको जवाब बिग्रियो त अवतारजी। अब कम्प्युटरले बिग्रियो भनेको छ, सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला। अहिले भने छुट्टिन्छौँ, नमस्कार। नमस्ते अवतार लामा हुनुहुन्थ्यो मकनपुरदेखि, उहाँले मिलाउन सक्नु भएन, मिलाउने इच्छा चाहना छ भने आउनुहोस्। यति बेला कोही साथी आइसक्नु भएको इसारा पाएका छौँ, उहाँलाई नै भित्रै बोलाउँछौँ। हजुर नमस्कार। नमस्ते हजुर, कहाँदेखि बोल्नु भयो हजुर? म सर्खेत मकनपुरबाट, सर्खेत पलासीबाट बलरम शाह। बलराम शाहजीको हालखबर के छ? एकदम ठिक छ हजुर। अनि बाजेको हालखबर के छ नि? बाजेको हालखबर यस्तै छ, अब थोते बुढो जति बोल्यो भने अब यो के भन्छ, यो गिजाबाट मात्रै छ, फुस्छ ठिकै छ। यो बेलामा बाजेलाई पैसा चलाएको छ हजुरलाई? पैसा कहाँ चल्छ कान्छु, अहिले बुढेसकालाई हेर, तिमीहरू जस्तो हुने बेलामा, सानो सानो उमेरमा होइन, भर्खरको के थिता थिती हुने बेलामा हेर, कम पैसा भने चाहिँ थाहा थियो हेर, अब बुढेसकालमा कहाँबाट पैसा चढ्छ भन्दाखेरि घोरले, अब हेर कान्छु, अब तिमीलाई भनिहालौँ होइन, वैश्यमा स्याल्छु पनि घोरले हुन्छ अरे भनेर सुनेको छौ नि है? ल घोरले हजुर बुवा चाहिँ होइन, मेरो नाति भर्खरै घोरले हुँदै जस्तो लाग्यो मलाई है। ल त्यसो भए नातिको लागि हो, नाति घोरले जस्तो लाग्यो नि त हो, त्यो घर सोधेको नि। ल अब उखान पनि हाल्यो, ल उखान दुःखतिर जाउँ है त नाति। हुन्छ हुन्छ। ल पछाडिको भाग छ सिद्रको व्यापार, आधी भाग मिलाउनु पर्यो अगाडि के होला? सिद्रको व्यापार, सिद्रको व्यापार, पशुपतिको जात्रा, सिद्रको व्यापार, फाइनल जवाब हो हजुर? अन्तिम जवाब हो नातिको? त्यही जस्तो लाग्छ, गाँठो पारिदिउँ न। ल गाँठो पारिदियो कसरी, यो एक मजाले कसौँ है त, कस्नै नभइकन सही जवाब भनिदिन्छ नि। कम्प्युटर कति चलाक हुन् क्या अरे, नाति पनि चलाक है नाति, ल मिलेको छ क्या अरे, सही जवाब दिनुभएको छ सम्भावित विजेताको सूचीमा, बिस्तारै जाऊ है त नाति। ल नाति आउनुभएको थियो सरकिले पलासीतिरबाट है, मकनपुरबाट बलराम शाह आउनुभएको थियो, सही जवाब दिनुभएको छ। अब भने एकजना साथीलाई लिन्छौँ भन्ने इसारा पाएका छौँ राजबाट, राजले जे भन्नुहुन्छ हामी त्यही मान्छौँ। 0556 363 32 अनि 0556 363 33 बाटोबाट आउनुहोस्। अब राज नातिले भने मानेन भने हेर, म बुढेसकाल लाग्यो, गेटको ढोका पनि अब तार्जो पनि खोल्न गाह्रो हुन्छ, राज नातिले यसो खोलिदियो भने मात्रै त भित्र पस्नु पाउने होइन, त्यही भएर राज नातिले भने त मान्नै पर्यो। अब मानेन भने फेरि पछाडिबाट लातेले हाल्यो भने डर, त्यही त नि, अब बुढो मान्छे ढल्यो भने फेरि भित्र गएर घटियो भने, हात खुट्टा भाँचियो भने कसले मरमत गरिदिने, अब यो फलाम सलाम भयो मरमत टाक्टक टुटु गरेर ठोक्नु मिल्थ्यो होला होइन, वेल्डिङ गरेर, अब यो बुढेसकालमा भाँचियो भने गाह्रो हुन्थ्यो अरे, हड्डीहरू पनि भन्थ्यो क्या, ल नाति नाति नआउनु भएको जस्तो भएर हो। हजुर नमस्कार। नमस्कार, सुनेको आवाज भाइ, कहाँदेखिको बोल्नुभयो? तिन्न गाह्रो भयो, सुनिया सुनिया जस्तो लाग्यो हेर, यो आँखा ठेमाउन गाह्रो पऱ्यो क्या नातिनी, भूमि कुम्दोजबाट, त्यत्तरीका मेरो नाति, त्यहीँ नाति साग खै नातिनी पो रहेछ, अब चिन्नै गाह्रो पऱ्यो, अब के गर्ने नातिनी, यस्तै आँखो नदेखेपछि है। अनि कुम्दोजतिरको खबर के छ नातिनी, खबर? ओहो, पानी परेर पनि गर्मी धेरै बढ्दैछ कि के त्यतातिर? धानको बिउ राखियो त्यता? ए ल ठिक छ, अब त्यसो भए उखान टुक्का यताबाट हजुरबाले राख्नुहुन्छ, ल उखान टुक्कातिरै जाउँ है त। पछाडिको भाग छ हाड निल्नु, अगाडि के होला? घाँटी हेरी हात निल्नु, अन्तिम जवाब? ल गाँठो पारौँ है त, सही जवाब। नातिनी ल कार्यक्रममा आउनुभयो, अब मिलाउनु पनि भएको छ सम्भावित विजेताको सूचीमा, बिस्तारै जाऊ है त, छातो ओडेर जाऊ, घाम चर्को छ फेरि। ल नातिनी गइसक्नु भएको थियो नि क्या अरे, खुत्त निस्किनु भएको थियो, कहाँ पुग्यो, अब यो आँखाले ठम्याउनै सक्दैन, गाह्रो भयो उताबाट रान नातिनी, हेर हजुर भयो, यो चौतारीमा बसेर मात्रै कति गन्थन मन्थन गर्ने, अब बुझ्नुपर्छ, अब घर गएर हजुरआमालाई पनि फगाउनु पऱ्यो, हजुरबाबा रिसाउँदै होला नभेट्या धेरै भनेर उनी भन्दाखेरि क्या तँलाई है। अब के गर्ने खान्थ्यो? अब आज आउनुभएको थियो साथीहरू, भण्डारादेखि निरा मोक्तान मिलाउन सक्नु भएन, मकनपुरबाट अवतार लामा मिलाउन सक्नु भएन भने बलराम शाह आउनुभएको थियो मकनपुरबाट, उहाँले चाहिँ ठ्याक्कै मिलाउनु भयो। सुनिता ढकाल कुम्रोजबाट आउनुभएको थियो, उहाँहरूले पनि मिलाउनु भएको छ। दुईजना मध्ये एकजनाले मात्र पुरस्कार पाउन सक्नुहुन्छ, त्यसैले गोला बनाउने जिम्मा राजलाई नै दिनुपर्छ। त्यो दिन चाहिँ हजुरबाले एउटा गीत गाउँ अनि त्योपछि गोला लिएर आउने हो, अन्त एउटा गीत गाउँ साथै ल। ऐना हेरे लौ माया लौनीले दोको फेरे राजे हो ऐना हेरेर ऐना हेरेर लौ माया लाउनीले धोको फेरेर। हेर कान्छु, माया लाउनु थियो भने धोको फेरेर लाउनु पर्थ्यो अरे, होइन? धोको चाहिँ कसरी फेरिन्छ भन्ने कुरो मलाई थाहा भएन फेरि हजुर, थाहा भएन र बिस्तारै म सिकाउँदै जान्छु। धोको भएर बस्दैन भनेर भन्यो भने फेरि नराम्रो काम गर्नु थाल्यो भने गालामा पट्याङ हिँड गर्नु फेरि भन्थ्यो फेरि है। फेरि मैले नडोराएसम्म हिँड्न सक्नुहुन्न अहिले। ल गोला खोल्नुहोस् ल। गोला यो गोला परेको छ को भन्दाखेरि मकनपुरबाट आउनुभएको थियो बलराम शाह। बलराम शाहलाई हाम्रो तर्फबाट बधाई दिन चाहन्छौँ। कन्ग्रेचुलेसन, धेरै धेरै बधाई छ बलरामजी। तपाईँले मनकाम फ्यान्सी स्टोर्सबाट आकर्षक पुरस्कार जित्नु भएको छ। एक साताभित्र आफ्नो परिचय पत्रको फोटो कपी सहित रेडियो अर्पण 104.5 मेगाहर्जको अफिस आवरमा आएर आफ्नो पुरस्कार सङ्कलन गरिदिनु हुनुको लागि अनुरोध गर्दछौँ। अन्त अब भने चौतारीबाट उठ्नुपर्छ, यति जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद। फोन गर्नुहुने नाता नातिना सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अब कतिजनाको फोन रिसिभ गर्न सकेनौँ, हामीले भित्र बोलाउन सकेनौँ, क्षमा प्राप्त छौँ। र पुरस्कारको व्यवस्था गर्नुहुने मनकामना फ्यान्सी स्टोरलाई पनि एकपटक धन्यवाद दिँदै र हाम्रो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मेरो हँसिलो ठट्यौलो नाति राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम अर्पणको चौतारीबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि म हजुर बुवा दुवैजना एकैसाथ छुट्टिन्छौँ। हस्त, नमस्कार। यो हो रेडियो अर्पण 107.5 मेगाहर्ज। अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा। केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु सेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर्स, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम, पूजा सामग्री, लेडिज टेलर्स, बेबी साइकल, वाकर, झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ। साथमा नयाँ